دریاگنج. اگلی صبح اقبال ہوٹل سے ناشتہ کر کے ہومیوپیتھی کی کتابیں خریدنے کے لیے ہم دریاگنج کی طرف چل پڑے. ہومیوپیتھی کی کتابوں کے سلسلے میں ہمیں صرف دو ناموں کا علم تھا، چونے منڈی میں جین پبلشرز اور دریاگنج میں بھنڈاری. دریاگنج کا بازار شروع ہوا تو ہم رکشے سے اتر گئے. وہ ایک فراخ بازار تھا جس میں بینک تھے، ہوٹل تھے، دفتر تھے، ریستوران تھے، جنرل مرچنٹس تھے، موٹر پارٹس تھے، وہاں سبھی کچھ تھا. بازار میں خاصی رونق تھی، لوگ اپنے اپنے کام سے آ جا رہے تھے، ٹہل لگانے والے یکسر مفقود تھے، احساس فراغت معدوم تھا. چہرے ہی چہرے، میرے ارد گرد چہرے ہی چہرے تھے. دفتن میں نے محسوس کیا کہ یہ چہرے وہ چہرے تو نہیں، یہ تو نئے چہرے ہیں، بالکل نئے. اس خیال پر میں چہروں کو دیکھنے لگا. چہرے ہی چہرے، چہرے ہی چہرے، دریاگنج میں چہروں کی لہریں چل رہی تھیں. نوجوان اور جوان چہروں کی بھرمار تھی، بوڑھا چہرہ کوئی نہ تھا، کبھی کبھار نظر آتا تھا. یہ ہند میں بوڑھوں کو کیا ہوا؟ کیا یہ کبھی راج کی مکر دھوج دٹی کا اثر ہے یا پنڈت ٹھاکر داس کے امرت دھارا کا؟ حیرت کی بات ہے کہ ادھیڑ عمر کے لوگ بھی جوانی کے بہروپ اٹھائے پھرتے تھے، لیکن وہ چہرے ہندو چہرے نہ تھے. کیا یہ چہرے سیکولر ہو گئے ہیں؟ ہندو چہرے میں ایک انفرادیت ہوتی ہے، ایک اعزاز ہوتا ہے، قیام ہوتا ہے، سکون ہوتا ہے، تحمل ہوتا ہے، پتہ نہیں کیا کیا ہوتا ہے. بہرحال ہندو چہرہ بڑا منفرد ہوتا ہے، اور جوں جوں عمر بڑھتی ہے وہ جوبن پر آتا ہے. لیکن اس ہجوم میں ہندو چہرہ کہیں نظر نہیں آ رہا تھا. یا اللہ، یہ کیا ہوا؟ وہ چہرے کہاں ہیں جن سے میں واقف تھا؟ یہ چہرے وہ چہرے تو نہیں ہیں. مجھے یاد ہے جب میں قصور میں سکول ماسٹر تھا تو ہمارے ایک سیکنڈ ماسٹر ہوتے تھے، ان کا نام سکھ راج تھا. ان کا چہرہ مثالی ہندو چہرہ تھا. ان کے چہرے پر کوئی تلخی، کوئی غصہ نہ تھا، کبھی ناگواری نہ جھلکی تھی. انہوں نے کبھی کسی بچے کی سرزنش نہیں کی تھی، کسی کو سزا نہ دی تھی، بس وہ سنجیدہ ہو کر کھڑے ہو جاتے. جماعت کے لڑکے انہیں دیکھ کر خود بخود شور مچانا بند کر دیتے. سکول کے میدان میں جھگڑا ہو جاتا تو وہ باہر نکل کر چپ چاپ کھڑے ہو جاتے. جھگڑنے والے انہیں دیکھ کر خود بخود چپ ہو جاتے. واقعی میں لالا سکھ راج سکھ راج تھے. ان کے چہرے پر سکھ راج کرتا تھا. صرف چہرے پر ہی نہیں، ان کے من پر بھی سکھ کا راج تھا. سکھ راج کی دو مصروفیتیں تھیں، ایک تو وہ بڑے عابد تھے، دوسرے دان پن میں ان کا دھرم تھا. حالانکہ ان کی تنخواہ کچھ زیادہ نہ تھی، پھر بھی وہ ہر مہینے گاڑھے کی 30 قمیضیں سلواتے. روز صبح سویرے سیر پر جاتے تو ایک قمیض بغل میں دبا لیتے. سیر کے دوران جو شخص انہیں مستحق نظر آتا، چپکے سے قمیض اس کے ہاتھ میں تھما کر یہ جا وہ جا. جب تک وہ قمیض کا دان نہ دے لیتے، ناشتہ نہ کرتے تھے. بجھے ہوئے دیے. دریا گنج میں بہتے ہوئے چہروں پر ذرا چمک نہ تھی، جیسے سارے بجھے ہوئے دیے ہوں. ان پر رونق نہ تھی، خوشی نہ تھی، فراغت نہ تھی، نہ بے باکی، نہ غنڈا گردی، نہ ہی وہ چہرے انقلابی تھے. ان کے چہروں پر جلی حروف میں میڈیوکر لکھا ہوا تھا. وہ چہرے مصروف چہرے تھے، روٹین میں پھنسے ہوئے، جیسے کوہلو میں جتے ہوئے بیلوں کا چہرہ ہوتا ہے. کوہلو کے بیل کی آنکھوں پر کھوپے چڑھا دیے جاتے ہیں تاکہ اس کی توجہ منتشر نہ ہو، چارہ دیکھ کر راہ ناپنے سے رک نہ جائے. ان چہروں پر کھوپے نہیں چڑھے تھے، کھوپے چڑھانے کی ضرورت ہی نہ تھی، توجہ منتشر ہونے کا سوال ہی پیدا نہیں ہوتا تھا. پاکستانی چہروں سے وہ چہرے کتنے مختلف تھے. یہاں مصروف لوگ بھی یوں چلتے پھرتے نظر آتے ہیں جیسے احساس فراغت سے بھرے ہوئے ہوں. سیدھی راہ چلتے ہوئے بھی گرد و پیش کا یوں جائزہ لیتے رہتے ہیں جیسے صرف جائزہ لینے کے لیے گھوم پھر رہے ہوں. کام سے جاتے ہوئے بھی یوں ٹھمکتے جاتے ہیں جیسے ٹہل لگا رہے ہوں. نوجوان اپنے چہرے، چال ڈھال، رنگ روپ کے شعور سے یوں بھیگے ہوئے ہوتے ہیں جیسے صبح کے وقت گھاس اوس سے بھری ہوتی ہے. یہاں کا ہر چہرہ خود کو پریزنٹ کرتا ہے، یوں جیسے چاندی کی تھالی میں ورق لگی گلوریاں پیش کی جاتی ہیں. دریا گنج کے چہرے خود شعوری سے خالی تھے، وہ بس تھے، خود کو پیش نہیں کر رہے تھے، لیکن وہ چہرے گلم تھے. ان پر مسرت کی جھلک نہ تھی، نہ اطمینان تھا، نہ بے اطمینانی، نہ سرکشی تھی، نہ انقلابی جذبہ، نہ غنڈا پن، اور معمر چہرے تو نظر ہی نہیں آتے تھے۔ وہ معزز متوازن متحمل ہندو چہرہ کہیں نظر نہیں آ رہا تھا۔ سردار جی، سکھ سکھ سکھ، ساری دلی سکھوں سے بھری ہوئی تھی۔ جب ہم واگا بارڈر پر پہنچے تھے تو سرحد پر سکھ کلیوں کی قطاریں لگی ہوئی تھیں۔ جب ہم امرتسر پہنچے تھے تو سکھ بائی سائیکل رکشہ چلا رہے تھے، بوجھ اٹھا رہے تھے، ٹانگا چلا رہے تھے۔ وہاں سکھ کو دیکھ کر میں نے آہ بھری، بیچارہ سکھ۔ لیکن ہم دلی پہنچے تو منظر بالکل بدل گیا۔ ارے سکھ، سردار جی مہاراج۔ دلی میں سکھ کا چہرہ یوں تھا جیسے صحرا میں نخلستان آ گیا ہو، جزیرے ہی جزیرے، جزیرے ہی جزیرے۔ سکھ کی پگڑی جو کسی زمانے میں سر کا بوجھ نظر آتی تھی، سر پر یوں لپٹی ہوتی تھی جیسے باندھی ہوئی نہ ہو بلکہ خالی ولی ہوئی ہو۔ سکھ کی وہ پگڑی جو دہقانیت کا نشان سمجھی جاتی تھی، اس پگڑی نے دریا گنج میں رنگ جما رکھا تھا۔ وہ پگڑی لپٹی ہوئی نہیں تھی بلکہ بندھی ہوئی تھی، بندھی ہوئی بھی نہیں بلکہ سجی ہوئی تھی۔ اس کی بندش میں ایک اسمارٹنس تھی، اس کی شیپ کیوٹ تھی، اس کی بناوٹ میں ایک سجاوٹ تھی۔ سکھ کی پگڑی، سکھ کی پگڑی، سارے دریا گنج میں سکھ کی پگڑی یہاں وہاں ادھر ادھر جگہ جگہ سے جھانک رہی تھی۔ صرف پگڑی ہی نہیں، سکھ کے چہرے پر بھی گویا استری پھیری ہوئی تھی۔ ساری دلی میں موسٹ ویل ڈریسڈ سکھ تھا۔ سکھ کا چہرہ جاذب توجہ تھا، متمول سکھ میں ایک وقار تھا، محنتی سکھ میں لگن تھی۔ یا اللہ، یہ کون سی قوم ہے جس نے دلی پر یورش کر رکھی ہے؟ یہ وہ سکھ تو نہیں جس سے میں واقف تھا۔ اس سکھ میں صحت تھی، جذبہ تھا، محنت تھی، خوش باشی تھی، خلوص تھا۔ اس سکھ میں بانکپن ہے، خود اعتمادی ہے۔ وہ سکھ سادہ لوح تھا، یہ سکھ چمکدار ہے۔ وہ سکھ بدرنگا تھا، یہ سکھ رنگ رنگیلا ہے، چمکیلا ہے۔ اس میں مزاح کی حس ہے۔ مجھے یاد ہے جب تقسیم کے بعد پہلی مرتبہ سکھوں کا جتھا یاترا کے لیے حسن عبدال آیا اور پنڈی رکا، تو نوجوان اور بچے سکھ کو دیکھنے کے لیے گھروں سے باہر نکل آئے۔ انہوں نے سکھ کے گرد گھیرا ڈال لیا۔ سکھ نے لوگوں سے مخاطب ہو کر کہا، میرے بھائیوں گھیرا نہ ڈالو، دیکھتے جاؤ اور چلتے جاؤ، پیچھے بھی بہت بھائی دیکھنے کے لیے کھڑے ہیں، ان کا حق نہ مارو۔ سکھ کی یہ بات سن کر میرے دل میں اس کے لیے احترام پیدا ہو گیا۔ میں سمجھتا ہوں کہ سکھ ایک عظیم قوم ہے۔ میرا جی چاہتا ہے کہ دریا گنج میں کھڑے ہو کر دونوں ہاتھ جوڑ کر ماتھے پر رکھ لوں اور چلا چلا کر کہوں، سردار جی مہاراج، آپ ایک عظیم قوم ہیں۔ لطیفے ہی لطیفے۔ پتہ نہیں سکھوں کا مذاق اڑانے کی تحریک کس نے چلائی، کیسے چلی۔ ایک بات بہر صورت یقینی ہے کہ یہ تحریک ایک منظم تحریک تھی۔ اگرچہ اس تحریک کو مزاح کا رنگ دے دیا گیا تھا، مگر اس میں مزاح کا عنصر کم کم تھا، تمسخر کا عنصر زیادہ تھا۔ تقسیم سے پہلے سکھوں کا مذاق اڑانے کے لیے 12 بجے سے متعلق لطیفے چلائے گئے۔ مقصد یہ ظاہر کرنا تھا کہ دوپہر کے 12 بجے سکھوں کا ذہن الٹ پلٹ جاتا ہے اور وہ عقل سے خالی ہو جاتے ہیں۔ ظاہر ہے کہ یہ بات سکھوں کے کیس کی بنیاد پر قائم کی گئی تھی۔ یہ بات وضع کرنے والوں نے کبھی یہ نہ سوچا تھا کہ عورت کے سر پر بھی لمبے لمبے بال ہوتے ہیں۔ سکھوں نے یہ تحقیر بھرا لطیفہ بڑی خندہ پیشانی سے برداشت کیا۔ مجھے یاد ہے تقسیم سے پہلے دوپہر کے وقت میں ایک دوست کے ساتھ مال روڈ پر کسی کام سے جا رہا تھا۔ ایک سائیکل سوار سکھ سڑک پر آ رہا تھا۔ کسی رکاوٹ کے بغیر، بظاہر کسی وجہ کے بغیر، سائیکل سوار سکھ سڑک پر گر پڑا۔ میرے ساتھی نے اپنی گھڑی دیکھی اور ہنس کر کہنے لگا، سردار جی ابھی تو 12 بجنے میں 7 منٹ باقی ہیں۔ سکھ کپڑے جھاڑ کر اٹھ کھڑا ہوا، بولا، مہاراج اپنی گھڑی ٹھیک کر لیں۔ پھر تقسیم کے بعد سکھوں کے متعلق لطیفوں کا ایک طوفان امڈ آیا۔ مجھے علم نہیں کہ یہ طوفان کس طرح امڈا۔ بہر صورت ایک بات ظاہر تھی کہ یہ طوفان از خود نہیں امڈا تھا۔ یہ لطیفے معمولی قسم کے لطیفے نہیں تھے۔ کئی ایک تو بڑے دور رس ذہنوں کی پیداوار نظر آتے تھے، کئی ایک مزاح کی عمدہ مثال تھے۔ ایسے معلوم پڑتا تھا کہ ان لطیفوں کو تخلیق کرنے کے لیے باقاعدہ کوئی اعلی پیمانے کی فیکٹری کام کر رہی ہے۔ مثلا سب سے پہلا لطیفہ جو میں نے سنا، اسے سن کر میں حیران رہ گیا۔ اتنی گستاخی۔ یقیناً آپ نے وہ لطیفہ سنا ہوگا۔ سکھوں کا ایک جتھا آ رہا تھا۔ سردار صاحب نے ان سے پوچھا، اے نوجوان، امبرسروں آئے نہیں؟ جتھے کے سربراہ نے جواب دیا، نہ مہاراج، آپ تے امبرسروں آ رہے ہیں۔ سردار جی بولے، اچھا میں سمجھا تساں امبرسروں آ رہے ہو۔ یہ لطیفہ سکھوں پر عائد نہیں ہوتا، یہ تو انسان اور کمیونیکیشن پر ایک آفاقی لطیفہ ہے۔ بہر طور اسے سکھوں پر زبردستی منطبق کیا گیا، جس کا مقصد تحقیر و تضحیک تھا۔ سکھوں نے تحقیر کے اس طوفان کو خندہ پیشانی سے برداشت کیا۔ اگر ہندو یا مسلمان پر ایسے لطیفے وضع کیے جاتے تو یقیناً خوفناک نتائج برآمد ہوتے۔ اس قسم کے تحقیر بھرے وار سکھوں نے مردانہ وار برداشت کیے، اور آج دلی کی سڑکوں پر، بازاروں میں، گلیوں میں، باغوں میں سکھ یوں براجمان ہے جیسے کمپنی بہادر کے راج میں چوکوں میں ملکہ کے بت براجمان تھے۔ یہ کیا ہو رہا ہے مہاراج؟ توجہ فرمائیے، آپ کے دیش میں کوئی اقلیت ابھرے، اتنی گستاخی؟ نہ مہاراج، ایسا تو کبھی نہیں ہوا، ایسا تو کبھی ہو ہی نہیں سکتا۔ دفتن اشفاق حسین رک گیا۔ دریا گنج میں وہ ایک موسیقی کی دکان تھی، اندر کئی ایک ساز پڑے تھے، ستار، ہارمونیم، تبلا۔ ایک بانکا سکھ پوچھ رہا تھا، کیا چاہیے مہاراج؟ اشفاق حسین مسکرایا اور بولا، سردار جی ستار کے لیے تاریں چاہیے، لیکن تانبے کی ہوں، مل جائیں گی؟ اس نے جواب دیا، کیوں نہ ملیں گی مہاراج، ضرور ملیں گی۔ اشفاق حسین نے کہا، اچھا تو پھر دے دیجئے۔ اس نے پوچھا، کتنی تاریں چاہیے؟ اشفاق حسین بولا، سردار جی ہم پاکستان سے آئے ہیں۔ سکھ ہنسا اور بولا، وہ تو مہاراج آپ کے منہ پر لکھا ہوا ہے۔ میں نے پوچھا، کیا مطلب؟ اس نے جواب دیا، پاکستان کا چہرہ دور سے نظر آ جاتا ہے جی۔ میں نے پوچھا، کس طرح سردار جی؟ ذرا ہم کو یہ نقطہ سمجھا تو دیجئے کہ کیسے پتا چلتا ہے۔ وہ ہنسا اور بولا، نہ مہاراج، آپا کو یہ پتا نہیں چلتا کہ کس طرح پتا چلتا ہے، بس اتنا ہی پتا چلتا ہے کہ پتا چل جاتا ہے کہ یہ پاکستان سے آیا ہے۔ چلتے پھرتے کھانا۔ دریا گنج میں فٹ پاتھ پر وہی عالم تھا جو ہمارے یہاں ہوتا ہے۔ دکانیں اپنی حدوں سے باہر نکلی ہوئی تھیں، ریڑیاں چلنے کی بجائے قائم تھیں، خوانچے کھڑے نہیں تھے، آرام سے بیٹھے ہوئے تھے۔ ایک جانب کچوری والا تھا، دوسری جانب چاٹ والا۔ لوگ کچوری کھا رہے تھے، چاٹ کھا رہے تھے، پوری کھا رہے تھے۔ پتہ نہیں کیوں لوگوں کو بازار میں کھڑے ہو کر کھاتے دیکھ کر مجھے بڑی خوشی ہوتی ہے۔ میں محسوس کرتا ہوں کہ میں جیتے جاگتے لوگوں میں آ گیا ہوں۔ کاش کہ اسلام آباد میں بھی لوگ بازاروں میں چلتے پھرتے کھاتے پیتے نظر آتے، لیکن یہاں ہر شخص افسری کی بوجھل گٹھڑی اٹھانے پر مجبور ہے۔ یہ بوجھ رکنے نہیں دیتا، کھانے نہیں دیتا، جینے نہیں دیتا۔ وہ لوگ جو اپنا بچپنا کھو دیتے ہیں، مردہ لاش بن جاتے ہیں۔ مجھے ضیا جالندھری سے محبت ہے۔ اس محبت کی ابتدا صرف اس لیے ہوئی کہ میں نے اسے خورشید کے ساتھ بازار میں کھڑے ہوئے کھاتے دیکھا تھا۔ ارے، میں رک گیا، اتنا خوبصورت آدمی، اتنا ویل ڈریسڈ، اور ایک میلے سے حلوائی کی دکان پر کھڑا کھا رہا ہے۔ عہدے والا ہے، افسر ہے، کرسی والا ہے، پھر بھی کھا رہا ہے۔ ادھر ادھر نہیں دیکھتا کہ کوئی دیکھتا تو نہیں، ادھر ادھر دیکھنے کی فرصت ہی نہیں۔ پکوان کی لذت سے اس قدر سرشار ہے کہ ادھر ادھر کا ہوش ہی نہیں۔ صرف کھانا ہی اہم نہیں ہوتا، کھانے کی سرتال زیادہ اہم ہوتی ہے۔ معذرت بھرے انداز میں کھانا نہ کھانے سے بدتر ہے۔ کوئی دیکھتا تو نہیں کہ احتیاط سے کھانا، معافی چاہتا ہوں کہ انداز سے بھی برا ہے۔ لوگ کہتے ہیں کہ جب تک کسی کو جوا کھیلتے نہ دیکھو، پتہ نہیں چلتا کہ کیسا آدمی ہے۔ میں کہتا ہوں، آدمی کو جانچنا ہو تو اسے کھاتے ہوئے دیکھو، محفل کی پابندیوں میں نہیں، آزادانہ۔ پیٹ بھرنا۔ کھانا ایک پر لذت عمل ہے جسے پکوان سے چندہ تعلق نہیں۔ چاہے آپ بھنی مرغی کھا رہے ہوں یا لسی کے ساتھ مسی روٹی کھا رہے ہوں، چاہے آپ کے سامنے پلاؤ کی قاب ہو یا کنالی چاول سے بھری ہو، شرطیں صرف یہ ہیں کہ آپ کو کھانے کی اشتہا ہو اور آپ پوری توجہ سے کھا رہے ہوں، ماحول سے بے نیاز۔ اگر آپ کو جلدی ہو، پیچھے یہ احساس ڈنڈا لے کر کھڑا ہو کہ جلدی کر دفتر جانا ہے، تو پھر کھانا نہیں رہ جاتا، پیٹ بھرنا رہ جاتا ہے۔ اگر آپ بوفے کھانا کھا رہے ہیں اور ساتھ سوشل بات چیت بھی جاری رکھے ہوئے ہیں، تو وہ کھانا کھانا نہیں ہوتا، کھڑے ہو کر تو جانور کھاتے ہیں۔ اگر آپ کھانے کا عمل دیکھنا چاہتے ہیں، تو तो किसी गांव में दोपहर के वक्त खेत या घर में चले जाइए। सुबह से काम करते हुए थका हुआ किसान चौकड़ी मारकर जमीन पर बैठ जाता है, घर वाली पंखा करती रहती है और वो आराम इत्मीनान से बैठकर चटनी से रोटी खाता है, साथ लस्सी पीता है। गुमान गालिब है कि वो चटनी रोटी डाइटिंग मेज की भुनी हुई मुर्गी से ज्यादा लज्जत देती है। दरियागंज में लोगों को कचोरी पूरी खाते हुए देखकर मुझे बड़ी खुशी हुई। लेकिन ये क्या खा रहे हैं? ये खाना खाना तो नहीं, ये खाने वाले तो पकवान की लज्जत से बिल्कुल बेगाने हैं। इन्हें तो एहसास ही नहीं कि ये कचोरी खा रहे हैं या भुने हुए चने चबा रहे हैं। ये क्या खाएंगे, इन्हें तो एहसास फरागत ही नहीं। एहसास फरागत ना हो तो खाना कैसा? हिंदू इस तरह तो नहीं खाते थे। मुझे याद है हिंदू बड़े एहतमाम से रोटी खाया करते थे, जूता उतारते, चौके पर आलती पालती मारकर बैठ जाते, गड़वी से हाथ धोते, फिर उनके सामने एक बड़ी सी थाली में चार एक कटोरियां रख दी जाती, एक में भुजिया, एक में दाल, एक में रायता, एक में तली हुई तुरई, सात छोटे छोटे फुलके होते जो घी में चपड़े होते, भुने हुए पापड़ होते, आम का अचार होता। हिंदू की रसोई एक मुतबर्रक जगह हुआ करती थी, एक तरफ पकीरे का हिस्सा होता, दूसरी तरफ बैठकर खाने का। लेकिन उस रोज दरियागंज में लोग सड़क के किनारे यूं खा रहे थे जैसे मजबूरी में खा रहे हों, जैसे मसरूफियत का भूतना सर पर लाठी लिए खड़ा हो। जल्दी जल्दी ओ जल्दी। एक ग्लास। अरे ये क्या? दफतन मैं चौंका, रुक गया, मेरे पांव तले जमीन निकल गई। या अल्लाह, ये मैं क्या देख रहा हूं? वो रेहड़ी ठंडे पानी की रेहड़ी थी, नीचे ढोल के अंदर पानी था, इर्द गिर्द बर्फ थी। रेहड़ी के ऊपर एक नल लगा हुआ था जिसके साथ रबड़ की नाली लगी हुई थी। नाली के एक सिरे पर रबड़ का एक बड़ा सा गेंद था, रेहड़ी वाला गेंद को दबाता, दबा दबा कर पानी ऊपर की तरफ पंप करता, हत्ता के नल से पानी बहने लगता, और रेहड़ी के ऊपर शीशे का सिर्फ एक गिलास धरा था, सिर्फ एक गिलास। या अल्लाह, दिल्ली में ये क्या देख रहा हूं? सिर्फ एक गिलास? राहगीर रुकते, ठंडा पानी पीते और फिर पांच पैसे रेहड़ी पर रखकर ये जा और वो जा। नहीं नहीं, ये कैसे हो सकता है कि हिंदुस्तान की राजधानी में पानी पानी होकर रह जाए? सिर्फ पानी, खाली पानी? नहीं नहीं, मुझे अपनी आंखों पर यकीन नहीं आ रहा था। जिस हिंदू से मैं वाकिफ था वो तो पानी का कायल न था, उसने तो पानी को अलग अलग किस्मों में बांट रखा था, हिंदू पानी, मुसलमान पानी। हिंदू पानी, मुसलमान पानी। तकसीम से पहले रेलवे स्टेशनों पर आवाज बुलंद होती, मुसलमान पानी, हिंदू पानी। एक कुली पानी से भरी हुई बाल्टी लिए फिरता, हिंदू पानी। एक और कुली पानी की भरी हुई बाल्टी लिए फिरता, मुसलमान पानी। दोनों कुली एक जैसे होते, उनकी काली वर्दियां एक जैसी होती, बाल्टियां एक जैसी होती, पानी एक जैसा होता, फिर भी एक हिंदू पानी होता, दूसरा मुसलमान पानी। मुसलमानों ने कभी तख्सीस न की थी कि पानी हिंदू है या मुसलमान, उनमें इतना सबर न था कि मुसलमान पानी का इंतजार करते। दरअसल मुसलमान के लिए पानी पानी था, ना वो हिंदू था ना मुसलमान था, हिंदू इंतजार करता था कि कब हिंदू पानी आए, उसके नजदीक सिर्फ हिंदू पानी पानी था। मुसलमान अपनी बेनियाजी की वजह से हिंदू पानी के सामने जा बैठता, कुली गड़वी भरता, मुसलमान ऊक बनाता, कुली गड़वी को मुसलमान से इतनी दूर रखता जितना मुमकिन होता, ऊपर दूर से धार गिरती, नीचे मुसलमान। पिला दे ऊक में साकी जो हमसे नफरत है, प्याला अगर नहीं देता ना दे, शराब तो दे। सिर्फ स्टेशनों पर ही नहीं, बाजारों में, गुजरगाहों में, राहों में जगह जगह हिंदू छबीले लगी होती थी। हिंदू में पुण्य का बड़ा खपत है, दान करता है, लेकिन गुप्त दान, दान हो नाम ना हो। दुकान बंद करने से पहले बिक्री का मखसूस फीसद हिस्सा दान ना हो जाए दुकान बंद नहीं हो सकती। दान करते वक्त वो हिंदू मुसलमान का ख्याल नहीं रखता था, लेकिन लोगों को पानी पिलाने का पुण्य करते वक्त वो हिंदू मुसलमान का ख्याल रखता था। पिलाता दोनों को ओक से था। फर्क यह था कि हिंदू होता तो गड़वी ओक के साथ लगी होती, मुसलमान होता तो बांस की इतनी लंबी नाली लग जाती कि पीने वाला उधर दूर बैठा होता कि भ्रष्ट ना हो जाए। हिंदू मुसलमान पानी की वजह से मैंने पहली मर्तबा रामदीन को देखा था। बेचारा रामदीन, न वो राम बन सका न दीन। उसे देखकर मेरा जी चाहता था कि मैं धाड़े मारकर रो पड़ूं। धर्म भ्रष्ट। ये 1934 की बात है, जब मैं स्कूल मास्टर था। पक्की नौकरी मिलती ना थी, एवजियों पर काम किया करता था। इत्तेफाक से धर्मशाला गवर्नमेंट स्कूल का एक मास्टर 6 महीने की छुट्टी पर चला गया और उसकी जगह मेरी तायुनाती हो गई। धर्मशाला में पहली मर्तबा मुझे ऐसे इलाके में रहने का मौका मिला जहां हिंदू अक्सरियत में थे। मदरसे में सिर्फ 2 तालिब इल्म मुसलमान थे। स्टाफ में मैं वाहिद मुसलमान था। मैं बहुत पानी पीता हूं, यह मेरी पुरानी आदत है। ग्लास भरा हो और बार बार हो। जिंदगी में इतना पानी अंदर डाला फिर भी अंदर का जहर न धुला, आग न बुझी। एक रोज मुसलमान लड़का गैर हाजिर था। मैंने एक हिंदू लड़के से कहा कि मुझे एक ग्लास पानी ला दे। वो सर लटकाकर खड़ा हो गया। मैंने फिर से कहा, वो चुप रहा। मैंने फिर से कहा, वो रुक रुक कर बोला, महाराज मेरा धर्म भ्रष्ट हो जाएगा। मैंने कहा, बेटा धर्म भ्रष्ट तब होगा जब तू मुसलमान के हाथ का पानी पिएगा। पानी पिलाने से धर्म भ्रष्ट नहीं होता। मैंने फिर कहा, वो फिर रुक रुक कर बोला, महाराज मेरा धर्म भ्रष्ट हो जाएगा। मुझे ये बात समझ में ना आई कि वो धर्म भ्रष्ट जो मेरे जहन में था उन इलाकों का धर्म भ्रष्ट था जहां हिंदू अकलियत में थे। ये धर्म भ्रष्ट जो लड़के के जहन में था उस इलाके का धर्म भ्रष्ट था जहां हिंदू अक्सरियत में थे। फिर एक दिन बात मेरी समझ में आ गई। उस रोज छुट्टी का दिन था। मैंने कहा, चलो बाहर चले, इलाके में घूमे फिरे, यहां कितने खूबसूरत नजारे हैं। मैंने थैला लटकाया, सोटी संभाली और चल पड़ा। चलते चलते बहुत दूर निकल आया। प्यास लगी, पानी तो वहां बहुत था। जगह जगह चश्मे थे, नदियां थी, नाले थे। दिक्कत यह थी कि सेहत वालों ने जा बजा बोर्ड लगा रखे थे, खबरदार पानी न पीना, सिर्फ उसी जगह से पीना जहां हमारा बोर्ड लगा हो कि यह पानी पीने के काबिल है। ये एहतियात इसलिए बरती गई थी कि इलाके के पानी में कोई ऐसी धात मौजूद थी जिसकी वजह से गर्दन पर गिल्लड़ निकल आता था। प्यास ने मुझे परेशान किया, कोई ऐसी जगह नजर ना आई जहां इजाजतनामे वाला बोर्ड लगा हो। रामदीन। दफतन एक मोड़ मुड़ा तो सामने गांव था। गांव के शुरू में ही एक दुकान थी। दुकान के सामने लालाजी बैठे मुंह धो रहे थे। पानी की बाल्टी सामने धरी थी। महाराज के यहां पीने का पानी मिलेगा? लालाजी ने सर से पांव तक मुझे देखा, बोला, मुसलमान हो? मैंने कहा, जी। मुसाफिर हो? जी। कहीं जा रहे हो? जी नहीं, घूम फिर रहा हूं। अच्छा अच्छा। फिर उसने सामने घर की तरफ इशारा किया, वहां जाकर पी लो, वो मुसलमान का घर है। मैं उस घर की तरफ चल पड़ा। वो एक छोटा सा घर था, बाहर का दरवाजा खुला था, सहन खाली था। सामने बावर्ची खाना साफ दिखाई दे रहा था। नई नई गोबर की लुपाई हो रही थी। चौका बना हुआ था, इधर उधर थालियां और कटोरियां बिखरी पड़ी थी। कार्नस पर मट्टी से बने हुए मोटे हरूफ में ओम लिखा हुआ था। मैंने सोचा, नहीं नहीं, यह मुसलमान का घर नहीं हो सकता, मैं गलती से इधर आ गया हूं। अभी सोच ही रहा था कि ड्योढ़ी के दरवाजे पर नजर पड़ी। देखा तो दरवाजे के ऊपर एक बुत बना हुआ है। यह देखकर मुझे यकीन आ गया कि यह मुसलमान का घर नहीं है। अभी मुड़ा ही था कि अंदर से एक दुबला पतला आदमी धोती संभालता हुआ बाहर निकला। उसने दोनों हाथ जोड़कर मुझे प्रणाम कहा। उसके माथे पर तिलक लगा हुआ था, सर पर बालों की बोदी थी। मैंने पूछा, महाराज यहां किसी मुसलमान का घर है क्या? वो बोला, जी महाराज, यही है महाराज। मैंने पूछा, यही कौन सा? उसने कहा, यही महाराज, मेरा महाराज। मैं रुक गया, यानी तुम? उसने कहा, जी महाराज, मैं मुसलमान हूं, भगवान की कृपा से मेरा नाम रामदीन है। फिर वहां धर्मशाला के इलाके में घूमते फिरते मैंने कई एक रामदीन देखे और मुझे पता चला कि रामदीन फर्दे वाहिद का नाम नहीं बल्कि हिंदू अक्सरियत के इलाके की एक कौम है। अगर मैं बार बार पानी पीने का मोहताज ना होता तो इतनी बड़ी हकीकत से कभी रोशनास ना होता। वो हिंदू, लेकिन ये क्या, हिंदू की छबील पर एक पानी, एक गिलास, ये कैसे हो सकता है? नहीं नहीं, ये नहीं हो सकता। ये मेरी निगाह, जरूर मेरी नजर का धोखा है। देर तक मैं वहां खड़ा आंखें फाड़ फाड़ कर देखता रहा। राहगीर आते रुकते थे, पानी का ग्लास पीते, फिर 5 पैसे रखकर ये जा और वो जा। उनमें सिख भी थे, मुसलमान भी थे, हरिजन भी थे, शायद ब्राह्मण भी हों, जरूर होंगे, मैंने सोचा। फिर मैं राहगीरों की तरफ देखने लगा। ज्यादातर लोग मगरबी लिबास में मलबूस थे। मगरबी लिबास नहीं, वर्कमैन बुशर्ट पतलून तो आम थी, बहुत आम, मगर वो पतलून न थी। क्रीज से बेनियाज, सज धज से बेगाना, जैसे काम में आसानी और चलने फिरने में चुस्ती का निशान हो। वो धोती नजर नहीं आ रही थी जो पहले आम नजर आया करती थी। सर नंगे तो बहुत थे, लेकिन सर पर बोदी ना थी, माथे पर टीका ना था, पांव में खड़वा ना थी। अंदाज में वो सिमटना ना था जो एहसास भ्रष्ट का मजहर हुआ करता था। या अल्लाह, वो हिंदू कहां गया? क्या हिंद ने उस हिंदू का जनाजा निकाल दिया? लेकिन हिंदुस्तान तो अखंड हिंद और राम राज्य का नारा लगा रहा है। जब हिंदू ही नहीं रहा तो राम राज कैसा? लेकिन ठहरिए, शायद राम खुद हिंदू ना हो, वो हिंदू ना हो जिसे मैं हिंदू समझता था, जानता था, पहचानता था, जो कदम कदम पर ऐलान करता था कि मैं हिंदू हूं, मेरी जाति ऊंची है, मैं ऊंच नीच का शिदाई हूं, ऊंच नीच के बगैर मेरा वजूद कायम नहीं रह सकता। अरे, मैं घबरा गया, सहम गया। मेरा साथी अशफाक हुसैन, जो इस दौरान में राग विद्या की एक दुकान पर खड़ा सिख दुकानदार से बातें कर रहा था, दफतन मुड़ा और पानी की रेड़ी की तरफ बढ़ा। अरे ये क्या, एक पाकिस्तानी मुसलमान अशफाक हुसैन उस वाहिद गिलास में पानी पी रहा था और रेड़ी वाला हिंदू यूं मुतमईन खड़ा था जैसे कोई बात ही ना हो। पानी पीने के बाद अशफाक हुसैन मेरे पास आया और बोला, यार बड़ा उम्दा पानी है, साफ ठंडा, तुम भी पी लो। दिल्ली में ये पानी की रेहड़ियों का रिवाज बड़ा आला है, 5 पैसे दो और ठंडा पानी पी लो। मैंने हैरत से अशफाक की तरफ देखा, रिवाज? वो बोला, हां रिवाज। मैंने कहा, ये तो एक रेहड़ी है। वो बोला, नहीं नहीं, एक नहीं, दिल्ली में ऐसी रेहड़ियां जगह जगह खड़ी हैं। वो देखो सामने पटरी पर एक ऐसी ही रेहड़ी खड़ी है, फिर वो चौक के पास एक है, मैंने तो रास्ते में 4-1 देखी है। मालूम होता है किसी सेठ ने पानी का कारोबार चला रखा है, सैकड़ों रेड़ियां बनवाकर शहर में जा बजा खड़ी कर दी हैं। कारोबार का कारोबार, पुण्य का पुण्य। ये हिंदू, मैंने कहा, और वो हिंदू पानी क्या हुआ? वो बाल्टी, वो गड़वी, वो बांस की इतनी लंबी नाली और वो ओक याद है? वो हंसा और इधर उधर देखकर बोला, हां हां मुझे याद है, लेकिन यहां तो हिंदू पानी नजर ही नहीं आता। मैंने कहा, यार अशफाक हुसैन, मुझे तो यहां हिंदू ही नजर नहीं आता, तुम पानी की बात कर रहे हो। वो मुस्कुराया, वो हिंदू नजर नहीं आता। मैंने पूछा, कहीं ऐसा तो नहीं कि नई नस्ल ने हिंदू का गला घोंट कर उसे जमीन में दबा दिया हो? अशफाक हुसैन हंस पड़ा, नहीं नहीं, ये कैसे हो सकता है, हिंदू का गला कोई नहीं दबा सकता, सदियों से कोई ना दबा सका। बुद्ध आए, मुसलमान आए, सिख आए, अंग्रेज आए, हिंदू का कोई बाल भी बीका ना कर सका। नई नस्ल की क्या हैसियत है, कुछ नहीं। मैंने जवाब दिया, सच कहते हो। वो बोला, हिंदू पानी बदल सकता है, जाहिरी भ्रष्ट बदल सकती है, लेकिन सदियों से दिलों में बैठी हुई भ्रष्ट कैसे बदल सकती है? सदियों से खून में रची हुई ऊंच नीच कैसे बदल सकती है? अशफाक हुसैन यूं छिड़ गया था जैसे भेड़ों का छत्ता छिड़ जाता है। वो बोले जा रहा था, बोले जा रहा था, तुमने दिल्ली के मुसलमानों को देखा है क्या? उनके चेहरों पर खौफ, बेबसी और बेचारगी का आलम देखा है क्या? उन्हें देखो, साफ जाहिर होता है कि हिंदू नहीं बदला। तुमने उन हरिजनों को देखा है जो हुमायूं के मकबरे के सामने पेवमेंट पर डेरा डाले बैठे हैं? उनकी गर्दनें यूं छाती पर टिकती हैं जैसे उनमें उभरने की ताकत ही ना रही हो। वो हर आहट पर चौंकते हैं और सहम कर एक तरफ हो जाते हैं ताकि किसी राह चलते हिंदू की हिकारत का शिकार न हो जाए। बोलो, वो चिल्लाया, तुम खुद को अदीब समझते हो क्या? समझते हो तो क्या, ये तफसीलात तुम्हें नजर नहीं आती? तुम हिंदू का चेहरा बराह रास्त क्यों देखते हो? उसके चेहरे का दिल से कोई राबता नहीं, ये राबता सदियों से टूट चुका है। मैंने जवाब दिया, शायद तुम ठीक कहते हो। हिंदू को ना देखो, गिर्दोपेश में उन लोगों को देखो जिनकी तकदीरें हिंद के हाथ में हैं। अशफाक हुसैन बोला, तुमने अमृतसर में सिख को देखा था ना? मैंने कहा, हां देखा था। वो बोला, देखते तो कभी ना कहते कि हिंदू मर गया है। क्या तुमने नहीं देखा कि सिख अपने नगर में, अपने सूबे में यूं दबा हुआ है जैसे लताड़ा गया हो, उभर ना सकता हो? मैंने जवाब दिया, यहां दिल्ली में तो उभर रहा है। वो बोला, हां उभर रहा है, लेकिन किस कीमत पर, इसे पूछो। पता नहीं अशफाक हुसैन अपनी तकरीर कब तक जारी रखता, लेकिन दफतन हमारे सामने भंडारी का बोर्ड आ खड़ा हुआ। भंडारी, दरियागंज के अख्तिताम पर भंडारी की दुकान थी। हम दोनों दुकान में दाखिल हो गए। दुकान एक हॉल और तीन कमरों पर मुश्तमिल थी। ये तीनों कमरे हॉल से मिले हुए थे। दाखिल होते ही सामने एक काउंटर था जिस पर दो घरेलू किस्म की लड़कियां बैठी थीं। ऐसे लगता था जैसे अभी अभी रसोई से पूरियां तलकर बाहर निकली हों। उनके पीछे अलमारियों में दवाइयां और किताबें करीने से रखी हुई थीं। सामने दीवार पर एक बड़ा सा फ्रेम आवेजा था जिस पर एक मौजिज़ और पाकीज़ा सूरत लालाजी की तस्वीर लगी हुई थी। लालाजी की तस्वीर को देखकर मुझे अपने बुजुर्गों की तस्वीरें याद आ गईं। वही इत्मीनान और सुकून भरी शक्ल, वही वकार, वही सादगी। गालिबन ये तस्वीर भंडारी की थी। एक कमरे में अकेली मेज पर एक मासूम सूरत छोटी उम्र की लड़की बैठी हुई थी। गालिबन वो भंडारी जी की बेटी थी। खामोश, पुरवकार। सारी दुकान का माहौल कुछ अजीब सा था। कारोबारी रंग मफकूत था। दुकान की फिजा के लिहाज से वो दुकान लगती ही न थी। यूं महसूस होता था जैसे कोई आश्रम हो। अगरचे दुकान के तमाम लवाजमात मौजूद थे, शेल्फ किताबों और दवाइयों से भरे हुए थे, काउंटर लगे हुए थे, सेल्स गर्ल्स चाको चौबंद खड़ी थीं, फिर भी कमर्शियल रंग मफकूत था। ऊषा। फिर दफतन एक कमरे से ऊंची लंबी दुबली पतली सी लड़की बाहर निकली। दुकान में जैसे एकदम बांकपन की एक किरण फूटी। हमारी आंखें चुंधिया गईं। सारी दुकान एक रंगीन तबस्सुम से भर गई। ऊषा की आंखें कश्तियों की तरह डोल रही थीं। होंठों पर मुस्कुराहट थी, चाल में चुस्ती थी। तुरत फिरत तो थी मगर छींटे नहीं उड़ते थे। जाजिब तवज्जो तो थी लेकिन तवज्जो का मुतालबा ना था। रंग पिचकारी तो थी लेकिन रंग में शर का अंसर न था। ऊषा की आमद से दुकान में जिंदगी की लहर दौड़ गई। अशफाक हुसैन ने अपने मध्यम अंदाज में बात की, कहने लगा, हम पाकिस्तान से सिर्फ होम्योपैथी की किताबें खरीदने आए हैं, हिंद होम्योपैथी का दोस्त है। ऊषा मुस्कुराई, बोली, यहां तो लोग डॉक्टरों के परवाने हैं, उन्हीं पर एतमाद रखते हैं, होम्योपैथी को कोई नहीं पूछता। अशफाक हुसैन मुस्कुराया और बोला, हमारे यहां भी यही हाल है, शायद यहां से भी ज्यादा। बहरहाल हिंद ने होम्योपैथी को बड़ा बढ़ावा दिया है। हमें सिर्फ हिंदी होम्योपैथी की लिखी हुई किताबें चाहिए, शिलिंग की, गोहा की और वर्मा की और चौधरी की। सब लड़कियों के कान खड़े हो गए। हालांकि इस दौरान दुकान में इक्का दुक्का ग्राहकों की आमदोरफ्त जारी थी और लड़कियां ग्राहकों के मुतालबात को चुस्ती और खंदा पेशानी से पूरा किए जा रही थीं, लेकिन उनके कान हमारी तरफ लगे हुए थे। ऊषा मुस्कुराई, बोली, मगरबी लिखने वालों की किताबें क्यों नहीं जी? अशफाक हुसैन ने कहा, मगरबी मौलिज हमारे मिजाजों से वाकिफ नहीं, हिंद के और पाकिस्तान के मरीज के मिजाज एक जैसे हैं। लड़कियां हंसने लगीं। एक ने कहा, कौन कौन सी किताबें चाहिए जी? अशफाक हुसैन हंसा, बस में हो तो हम सारी दुकान खरीद लें, लेकिन क्या करें, हम गरीब लोग हैं। दूसरी घरेलू लड़की ने कहा, दिखते तो नहीं। अशफाक हुसैन ने कहा, बस यही तो आप में और हम में फर्क है, आप अमीर हैं पर दिखते नहीं, हम गरीब हैं मगर गरीब दिखते नहीं। बातें ही बातें। इस पर सारी लड़कियां हंस पड़ी। ऊषा बोली, आप अजीब बातें करते हैं। अशफाक हुसैन ने कहा, जी इसलिए कि हमें बातों को बना सजाकर पेश करना नहीं आता। उषा ने पूछा, आप लाहौर के हैं? अशफाक ने कहा, जी। वो बोली, मैं भी लाहौर से हूं। अशफाक हुसैन ने कहा, आपके मुंह पर लाहौर लिखा हुआ है। वो हंस हंस कर दोहरी हो गई और बोली, अच्छा। एक घरेलू लड़की बोली, भंडारी जी भी लाहौर के थे, मॉडल टाउन में रहते थे। अशफाक हुसैन ने कहा, जब ही। उषा ने डोलती आंखों को संभाला और बोली, जब ही क्या? अशफाक हुसैन बोला, जब ही इस दुकान में आकर महसूस कर रहा हूं कि घर आ गया हूं। दुकान फरते इम्बिसात से गूंजने लगी। वो मासूम लड़की जो अकेली अलग कमरे में चुपचाप बैठी थी, उसका चेहरा भी तबस्सुम से दमकने लगा। फिर ऐसे लगा जैसे वो दुकान ना हो, घर हो, दिल्ली ना हो, लाहौर हो, और वो लड़कियां सेल्स गर्ल्स ना हो, जैसे हम सब एक ही खानदान के फर्द अपने घर में बैठे हों और एक दूसरे से दिल की बातें कर रहे हों। दुकान खुलूस, सादगी, बेतकल्लुफी और अपनाइयत से यूं भरी हुई थी जैसे गांव का कोई आंगन हो। पता नहीं हम कब तक वहां बैठे बातें करते रहे। उन बातों में वो लड़की भी शामिल थी जो दूर चुपचाप बैठी थी, बिन बोले शामिल थी। वो बातें नुमाइशी बातें ना थीं, छोटी छोटी बातें, कच्ची पक्की बातें, वो बातें जो छुपाने के लिए नहीं बल्कि बताने के लिए की जाती हैं, वो बातें जो जहन से नहीं बल्कि दिल से निकलती हैं, वो बातें जो कानों से रींग रींग कर रूह तक जा पहुंचती हैं। उस वक्त हम भूल गए कि वो लड़कियां हैं, वो भूल गईं कि हम मर्द हैं, मुसलमान हैं, पाकिस्तानी हैं, हम भूल गए कि वो हिंदू हैं, हिंदी हैं। कम अज कम उस एक दुकान में पाकिस्तान और हिंद के दरमियान डर, खौफ और नफरत की वो दीवार जो धर्म भ्रष्ट के जज्बे ने पैदा कर रखी थी, मादूम हो चुकी थी। इंसानियत के जज्बे ने हम सबको अपनी आगोश में ले रखा था।